www.attableek.com, The Reviver of Iman. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا مولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون أولئك عليهم صلوات من ربهم ورحمة وأولئك هم المهتدون. عزیزو مجھے آج اور آیتوں کے متعلق بیان کرنا تھا لیکن کچھ صبح ایسی طبیعت متاثر ہوئی جس کی بنا پر ان آیات کے متعلق بیان کر رہا ہوں. ظاہر ہے کہ اللہ تعالیٰ رحیم ہے کریم ہے رب العالمین رحمان بھی ہیں رحیم بھی ہیں لیکن اس کے باوجود اللہ تعالیٰ آزمائش میں بھی ڈالتے ہیں. خود یہاں صاف صاف فرما دیا ماں باپ سے زیادہ شفقت کون کرے گا مخلوق میں, میرے وہ بھی کبھی کبھی تنبیہ کرتا ہے زجر کرتا ہے توبیہ کرتا ہے اس میں امتحان بھی رہتا ہے. تو اللہ تعالیٰ رب العالمین ہے, صرف یہی نہیں ہے وہ کھلاتے ہیں پلاتے ہیں سب کچھ ہے, اس کے ساتھ ساتھ اس کے خلاف بھی معاملہ فرماتے ہیں تاکہ بندوں کو آزمائیں کہ ہماری نعمتوں کو تو اختیار کیا اس کو برتا لیکن کوئی نقمت آتی ہے کوئی پریشانی آتی ہے تو اس وقت اس کا کیا معاملہ ہوتا ہے. امتحان کا معاملہ اللہ تعالیٰ کے بھی ہے ماں باپ کے بھی ہے میاں بیوی کے اندر بھی ہے بھائی بھائی کے اندر بھی ہے چل رہا ہے اللہ تعالیٰ کے بھی ہے. کہاں تو اللہ تعالیٰ رحیم ہے کریم ہے غفور ہے سب کچھ ہے مگر اس کے باوجود اللہ تعالیٰ یہاں کیا فرما رہا ہے وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ آزمائش ہوگی ضرور بھی ضرور ہم تم کو آزمائیں گے کوئی خوف سے کوئی بھوک سے. دیجیے ایک طرف یہ کہ اللہ روزی دینے والا ہے وہ رزاق روزی دینے والا ہے رازق نہیں ہے رزاق ہے روزی دینے والا لیکن اس کے ساتھ ساتھ بھوک بھی دینے والا ہے بھوک دینے میں بھی مصلحت ہے روزی دینے میں بھی حکمت اب بھوک دینے میں بھی مصلحت وہی جانتے ہیں. اب ان مرامین کو سننے سے سمجھنے سے بہت سے اشکالات دور ہو جاتے ہیں. اللہ تعالیٰ خود ہی فرما رہے ہیں کہ ہم آزمائیں گے کس سے آزمائیں گے کس سے فرماتے ہیں نفس خوف سے خوف ہے کہ نہیں اس وقت ہم لوگوں پر خوف ہی خوف ہے مسجد میں بیٹھے ہوئے خوف ہے پولیس آ جائے گرفتار کر لے مانے کس بات پر گرفت کر لے جو بھی بھوک ہے کتنے بھوکے مر گئے بھائی وہ سب مزدور دوسرا ہم ہی لوگوں کے آدمی ہیں نا مرے گی نہیں خوف بھی اور بھوک بھی کتنے آدمی مر گئے کوئی پوچھنے والا تک نہیں اللہ تعالیٰ ہی نے تو دیا ہے وہ بھوک مسلط کرنے والا کون تھا اللہ تعالیٰ بھوک بھی دیتا ہے وہ نقص ملا اموال اموال میں کم بھی کر دیتا ہے. آج جتنے آدمی آئے تھے آپ نے دیکھا سب تو یہی شکایت کر رہے تھے کہ اموال میں کمی ہو گئی کاروبار ختم ہو گیا نقصان ہو گیا ہم لوگ اجڑ گئے تباہ ہو گئے یہی تو کہا سب لمبے چوڑے آدمی کاروبار کرنے والے اللہ نے ایک بیگ ان کو کیا کیا زوال پر لے آیا پریشانیوں میں مبتلا کیا. اللہ کی دونوں ہی شان ہے, بڑھاتا بھی ہے اور گھٹاتا بھی ہے, جب چاہے بڑھا دے جب چاہے گھٹا دے. اللہ تعالی کے فضل کا ہمیشہ سوال کر کے رہتے ہیں. آیات قدر خود بشناس مسئول مقت, آیات اپنی قدر کو پہچانو. آیات بہت غریب شخص تھا, پھٹی پرانی جوتیاں پہن کر کے بادشاہ کے دربار میں پہنچ گیا, اپنے قابلیت کی بنا پر بہت بڑا مقام حاصل کر لیا, بہت بڑا مقام. لیکن ایک کمرہ تھا جس میں سوتا ہوتا تھا, اسی میں اس کی چپل رکھی ہوئی تھی. بہت مشہور واقعہ ہے, رہتا رہتا تھا وہ کمرے میں چلا جاتا تھا, اس کمرے میں دیکھتا تھا. یہ بہت مشہور واقعہ ہے. اب وہ سامان اصل سنے تب کیا کہیں, ابھی تو پیدا نہیں کیا جانا, لیکن سب سنیں گے تب ٹھیک چلے گا. ہم لوگ تو تمہاری عمر سے ہی سن رہے ہیں سب. یہ اسلام سب معین ہے, یہ واقعات اسلام معین ہے. آیات بادشاہ کا وزیر ہو گیا, لیکن بیٹھا بیٹھا رہتا تھا, اس کمرے میں جاتا تھا اور چپل بھی دیکھتا تھا, جوتیوں بھی دیکھتا تھا, کہتا تھا آیات قدر خود بشناس, آیات اپنی قدر کو پہچانو. یہ جوتیاں پہن کے آئے ہیں, یہ چپل پھٹی پرانی پہن کے آئے تھے, آج تو وزیر بنے ہوئے, تمہاری جوتیاں کیسے موتیاں لگی ہوئی ہیں, زمورے لگی ہوئی ہیں, سب ہوتا ہی نہیں. تو اپنی قدر کو پہچاننا بہت ضروری ہے. آیات قدر خود بشناس. آج یہ ہوتا ہے کہ ذرا سا مال دولت ہوئی, وہ آپے میں نہیں رہتے, یہ سب آپے میں نہیں ہیں, آپے میں نہیں. نہ ان کو اپنے لباس کی فکر, نہ اپنے شکل کی فکر, کچھ نہیں, نہ اپنے وجاہت کی فکر, نہ اپنے نسب کی فکر, نہ میرا دین کی فکر, کچھ فکر نہیں. ان کو ایسا لباس پہننا ہے کہ معلوم ہو کہ ہم آزاد ہیں, یہ نہیں ہونا چاہیے. اللہ تعالیٰ جب نعمتیں دے تو اس کی قدر کرو, اور خاص طور سے جو فقر و فاقے سے آگے بڑھا ہو اس کو تمہارا قدر کر نہیں چاہیے. اللہ تعالیٰ کی نعمتیں ظاہر بھی ہو جاتی ہیں. اللہ تعالیٰ اپنے فضل و کرم سے ہم سب کو اپنی نعمتوں کے قدر کرنے کی توفیق دے. میں خود حضرت کے ساتھ نماز پڑھ کے جا رہا تھا گھر فتح پور کی بات, کوئی گیہوں کا دانا تھا اٹھا لیا اس کو, یا گھر میں روٹی کا ٹکڑا دکھا دیا گیا. تو میں بھائی اس کی قدر کرو, یہ جب روٹ جاتے ہیں تو یہ واپس نہیں آتے. خود نبی اکرم صلی اللہ علیہ وسلم نے حضرت عائشہ سے فرمایا, یہ تعلیم و تربیت ہے اپنی بیوی بچوں کی, تعلیم و تربیت. یہ عائشہ اس کی قدر کرو, یہ ضرور جاتے ہیں تو نہیں آتے. اے عائشہ, جب کپڑا پہنتی ہو جب تک کہ پیوندار نہ ہو جائے اس وقت نہ اتارا کرو, منع نہیں کیا, یہ دیکھ لایا کہ اس کی طرح التفات نہ کرو, توجہ کی طرح کہ دنیا نہیں ہے, توجہ کی طرح آخرت. حضرت علی کا واد ہے رضی اللہ تعالیٰ عنہ کہ دنیا بھی ہے اور آخرت بھی ہے, اور دونوں کے یہ بنون ہیں, بنون میں دونوں کے لڑکے اولاد ہیں, آخرت کی بنون ہے لڑکے ہیں اور دنیا کے بھی بنون لڑکے جانتے ہیں, بنون میں اولاد ہیں. اب دنیا مدت, لیکن سنو دنیا پیٹ پھیر کے جا رہی ہے اور آخرت تیزی تمہاری طرف آ رہی ہے. یہ اسامہ جو چھوٹے تھے, ہم لوگ موٹر جب آتے تھے تو کوئی کیا جب ادھر سے آتی تھی نکل جاتی تھی, یہ پوچھتا تھا کون کال تھی, لوگ تو گئی پیٹ پھیر کر کے. مجھے یاد آتا ہے, لیکن یاد ہے تب, یعنی کہ ان کی بات مجھے یاد ہے, मैं कहा था भाई वो गई माई मिलो आगे निकल गई, अब उनको कौन देखे क्या नंबर था क्या गाड़ी याद है तू बोले कौन पूछता था ये कौन गाड़ी गई, नहीं नई गाड़ी हम लोग की आई थी मुझे याद आया था। अब दुनिया मुद्दे रहे तुम, दुनिया पीठ फेंके जा रही है और आखिरत आ रही है, बड़ा आखिरत मुख रहे तुम। मैंने कहा जो आ रही है उसको पूछो मुख क्या क्या है, जो चली गई वो चली गई। अब दुनिया मुद्दे रहे तुम, दुनिया पीठ फेंके जा रही है, आखिरत तेजी से आ रही है। जब आ रही है तो उसके मुकाबले के तैयार रहो, मुकाबले के लिए या लेने के लिए, अच्छी गाड़ी है तो लेना, या तो मुकाबले के लिए तैयार हो या लेने की अच्छी गाड़ी लेना। अब दुनिया मुद्दे तो दुनिया पीठ फेर के जा रही है, बोले आखरत और मुकबिल, आखरत को जिसने लिया कामयाब हुआ, दुनिया ने जो पीछे पड़ा नाकामयाब हुआ। इस बिना पर आजमाइश तुम्हारा ना है ही है, आजमाइश से कोई नहीं करता। इस बिना पर आजमाइश से बचने के लिए अपने अंदर इल्म रखना जाए, सलामती तहजीब तमद्दुन माल आया है तो माल को उसके हक को अदा करो, उसकी जकात निकालो, उसमें से सदका करो, वरना हवा उखड़ जाएगी आएंगे खुशी में। हसन अमवाल को भी जकात, अपने अमवाल की बात तो जकात दे करके है कि नहीं। हसन अमवाल को मैं हजरत माँ अबरारुखा साहब को गया था जुमा के बयान करने ले चाह, तो इसी अजीब में मैंने बयान किया हद सु अमवाल, हसन अमवाल को भी जकात, अपने अमवाल की हिफाजत करो जकात दे करके। वो मर्रा को भी सदकात, और सदका दे करके अपनी बीमारियों का इलाज करो। कितने लोग सदका देने वाले हैं मुझे अच्छी तरह याद है, मकबूल वगैरह बीमार पड़ते थे, कौन हजरत 10 रुपया देते थे कि फला को जाग दे, गरीब को दे, सदका कर दो। मैंने हजरत को इस पर अमल करते हुए देखा, कितने लोग यकीन रहेगा तब तो करेंगे। और एक वाकया बयान करते थे कि एक बहुत बड़े अमीर थे, बहुत बड़े, जब बीमार होते थे तो अच्छे से अच्छे हकीम को बुलाते थे और कहते थे आप नुस्खा लिखिए, कीमती से कीमती नुस्खा लिखिए। वो लिखते थे तो अत्तार के पास भेजते थे नुस्खे को, ये मालूम कराओ कि ये नुस्खा कितने का है, बतलाता था करके 10 रुपया 20 रुपया 30 रुपया, उस जमाने में ऐसे ही रहता रहा होगा। तो फिर दवा लेने के लिए नहीं भेजते थे, क्या है उतना रुपया सबका कर देते थे और अच्छे हो जाते थे। अदरसिक्तरी मतलब मैंने सुना दवा नहीं इस्तेमाल करते थे, उतना रुपया सबका कर देते थे अच्छे हो जाते, इतना यकीन था हजरत। वो दावा मरदा को भी सदका, कितने लोग सदका देने वाले, मुझे बहुत ताज्जुब होता है, मुझे ताज्जुब का खुशी होती है कि मेरे कितने लोग हैं जो सदका करते हैं, मैं नहीं निकालता दूसरे लोग करते हैं। अयूब भाई जो आज ही फूल आया था, मौलाना हम आपके लिए सदका निकालते हैं, गुजरात में कितने लोग हैं सदका निकालते हैं, रोजाना हम सदका निकालते हैं, कहते हैं हमारे लिए सदका, हम खुद नहीं सदका निकालते, ये सब गुजरात में ये चीजें बहुत है, इस्तखारा है, एतकाफ है, सदका है, सदका निकालते हैं। गरीब है सबका निकालते हैं, हम आपके लिए सबका निकालते हैं, अम्मा के लिए भी निकालते हैं सबका, घर में दवा ये सब चीजें हैं। माल जब आ जाए आपे के अंदर रहो, माल आया हो लेकिन लिबास भी खत्म, तहजीब भी खत्म, तमद्दुन भी खत्म, वो नहीं खत्म, तुमने तहजीब को खरीदा है, गलत तहजीब को खरीदा, गलत सही तहजीब को बेच करके, गलत तहजीब को भेजा सही तहजीब को, जो लोग शरीफ लोग हैं मालूम है क्या क्या तुम लोग हो, ये सब ये है। हजरत आशा सिद्दीकी तो थी, आप भी सिद्दीका है तो हजरत आशा भी सिद्दीका थी, उनको हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने तालीम दिया है आयशा जब तक तुम्हारे कपड़े में पायल न हो जाए उसको न उतारा करो। हजरत आयशा ने फरमाया कि या रसूलल्लाह क्या अच्छे कपड़े पहनने नाजायज है, पहन सकते हैं। अब देखिए अब तालीम आ गई, का नहीं, ना जाए नहीं, पहन सकती हो लेकिन गुरू न करो, किसी को जलील न समझो। कपड़ा अच्छा पहनो लेकिन किसी को जलील न समझो। तुम्हारे अंदर ऐसी तकबर वाली चीज चाल नहीं आनी चाहिए, तकबर वाली बात न आनी चाहिए। जिसको हजरत आयशा को कहा, वह एक हकीकत बयान किया, यह एक हकीकत, जो मौका हुआ वैसे ही, यही कहा कि नहीं नहीं कपड़ा खराब है। तालीम तुम लोग समझते ही नहीं, तालीम के तफावत को देखो, अहमियत को देखो। वहां ये फरमाया, यही फरमाया कि अच्छा कपड़ा पहनना, ये आम बात बयान करनी थी। वो खुसूसी बात थी अपनी बीवी को कि बीवी, वो खुसूसी तरबियत थी और ये उमूमी तरबियत है कि अच्छा लिबास पहनो लेकिन गुरूर न करो, अपने भाई को जलील न समझो। ये है तालीम नबीवी, इसके अंदर क्या है, वसात है, मौका मुख वसात है। उनको दाती तौर से कहा, ए आयशा इसकी कदर करो इस दाने की रोटी की, जब ये रूठ जाते हैं तो नहीं आते हैं। हजरत आयशा को कहा, ये रूठ जाते हैं तो नहीं आते। कपड़े के बारे में कहा, ये दादा टिप टाप में न रहो। इतनी रवायतें हजरत आयशा से, अल्लाह होगा नहीं शायद दूसरे, मैं अभी आ रहा था, एक आदमी बुखारी पढ़ा रहा था, कौन था नहीं, दूसरा था वो बुखारी शरीफ पढ़ा रहा था, कहा कि हजरत अबू हुरैरा है और उसका तीसरा नंबर हजरत आयशा का, बीवी थी, हजारों हदीसें उनको याद थी, हजारों याद। अब किस बीवी को तीन हदीस याद है, तीन हदीस भी याद नहीं। मेरा मामूल था मुझ, अल्लाह का शुक्र है, मैं तिरमिजी पर आता था ऊपर से, तो तिरमिजी से मकबूल के वालदा को सुना रहा था। मैंने कहा तुम्हारे बाप के यहाँ से पढ़ा, मैंने तुमको सुना रहा हूँ, तिरमिजी से घर में को सुनाता था। अब उन्होंने याद किया नहीं किया दूसरी बात, लेकिन मैं सुनाता था घर में को, सब मजामी इनको भी सुनाता था अपने मजामी। दोस्तों तरबियत, तालीम और तरबियत की जरूरत है। माल ज्यादा हो गया है, उलमा की कदर करो, इल्म बढ़ा हुआ है, माल की हिफाजत तुम करते हो और इल्म तुम्हारी हिफाजत करता है। ये हमारे हजरत का जुमला है माशा रसूलल्लाह साहब का, माल की हिफाजत तुम करते हो और इल्म की इल्म तुम्हारी हिफाजत करता है। इल्म होगा तो ताला लगाओगे, उसको अच्छी रखोगे, माल थोड़ी हिफाजत करेगा। माल तुम्हारे तो डाकू बुलाता है, माल तो तुम्हारे चोर बनाता है, माल तुमके इनकम टैक्स अफसर बनाता है, इल्म रहता है उसको दफा करता है, इन चीजों को दफा करता है। इल्म की फजीलत और खास तौर से इल्म दीन की फजीलत है। हमारे हजरत फरमाते थे, मैं दोस्तों इल्म की कदर करो, इल्म बहुत बड़ी नेमत है। रदीना किस्मत जब्बार फीना है कि शेर है नहीं, हजरत अली रजी अल्लाह तआला का शेर है, रदीना किस्मत जब्बार फीना लला इल्म जो हाल मालूम। रदीना याद है, यहाँ तो याद हो, ये तो याद ही होगा खाली, यही शेर शायद तुम लोग सबको याद हो, ये बहुत उम्दा शेर है। रदीना किस्मत जब्बार फीना लला इल्म जो हाल मालूम। हम अल्लाह की तकसीम से राजी हैं कि हमको इल्म दिया, तनख्वाह हमारी ज्यादा ज्यादा 10,000 11,000 है। एक मामूली पढ़ा लिखा 40,000 पाता है, कुछ नहीं आता है उसको, एक अच्छा जानते हैं, एक अच्छा नहीं जानता, 40,000 कितना पास है, 50,000। और परेशान तुमसे ज्यादा वो है, ये भी सुन लो, ये मेरी बात है। इन सबों को बहुत ताज्जुब होता है कि इतनी तनख्वाह में इतना लंबा लंबा कुर्ता कैसे पहनते हैं। मुझसे खुद एक आदमी का कि 3 बुशर्ट हो जाए, हम तो इतनी तनख्वाह में नहीं, बुशर्ट बनाना मुश्किल है, और आप लोग इतनी तनख्वाह में इतने लंबे लंबे कुर्ते पहनते हैं, कैसे पहनते हैं? अल्लाह पहनाता है, रोजी रसा अल्लाह है, कनाज भी देता है, कनाज भी अल्लाह ही देता है, जिसको अल्लाह ताला ने कनाज भी सब कुछ दे दिया है। हम लोग को रोजी मिलती है, खाना मिलता है, कपड़ा मिलता है, मिलता है कि नहीं? अल्लाह ताला अपने फज़ल और करम से सब कुछ ऐलान फरमाते हैं। इस बिना पर अल्लाह ताला जब इम्तिहान में डाले, उसमें साबिर कदम रहो, उस वक्त का इलाज भी बतलाया अल्लाह ताला ने, لوگ بہت کہتے ہیں مولانا پریشانیاں کیا کریں، میں نے دین پر عمل کرو، بس یہ ہے. وہ ہم لوگ کو محسوس کرنے کے لیے کہتے ہیں. اللہ تعالیٰ خود فرما رہا ہے کتنی عمر بعد، وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ وَالْجُوعِ وَالنَّقْصِ مِنَ الْأَمْوَالِ وَالْأَنْفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ. ضرور بھی ضرور ہم تم کو آزمائیں گے، کچھ خوف سے اور کچھ بھوک سے اور کچھ مالوں میں اور جانوں میں اور پھلوں میں، پھلوں میں کمی کر کے، پھلوں میں باغ میں پھل ہی نہیں آئے گا، جانے جائیں گی، مالوں میں نقصان ہوگا، بنی بنائی مارے ڈھا دی جائے گی، بور آیا ہوا آدھی آئی اور ختم کر دیے جائیں گے. یہ سب کچھ ہونے والا ہے، خدا کر رہا ہے اور کوئی نہیں کر رہا. یہاں اللہ نے اپنی طرف کہا نا، اس حکومت کو نہیں کر رہے ہیں، اپنے کو کہہ رہے ہیں. متکلم بچے گا، ہم آزمائی میں ڈالیں گے. اللہ تعالیٰ فرماتے ہیں کون جانتا ہے مجھے، تلاوت کرنے یہ بڑی بات ہے، اس کا مطلب سمجھنے کی یہ سب چیزیں اللہ کی طرف سے، ہم تو کمی نہیں کر رہے ہیں اس کے شکر میں، شکر میں کم نہیں. شکر تم لازیزن لکھو، اگر تم شکر کرو گے ہم زیادہ کریں گے. نہیں شکر تم لازیزن لکھو، شکر میں تو کمی نہیں ہو رہی ہے، شکر سے نعمتوں میں اضافہ ہوتا ہے، ناشکری سے عمل میں عمل میں کمی ہوتی ہے. اس میں آپ اللہ تعالیٰ صاف فرما رہے ہیں، وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ. اموال میں کمی آئے گی، اس میں آپ اموال کو بھی کماؤ جائز طریقے سے، جائز طریقے سے تب وہ باقی رہے گا، محفوظ رہے گا. کئی عمدہ بات ہے، حد سے لوں اموال کو بل زکات، اپنے اموال کی حفاظت کرو زکات دے کر کے، اپنے مرضوں کا علاج کرو، جس سے مرضوں کا علاج کرو، کس سے صدقہ دے کر کے، تمام بلا اور کیا ہے، اور بلاؤں کو دور کرو دعا کے ذریعے سے. یہ تین چیزیں ہیں. اللہ ہم سب کو توفیق دے، توفیق مالوں میں زکوٰۃ، علاج میں صدقہ، اور عام چیزوں میں کیا ہے دعا. اللہ ہم سب کو توفیق دے، کرو اس کو کرو، اللہ ہم سب کو توفیق دے. میں نے باب رکھا کام نے اس پر تقریر کیا ہے الحمد للہ. وہ نقصی میں وہ بشر صابرین، جو صبر کرے ان کو بشارت دو، یہ بھی ہے بشر صابرین، جو آئے بھوک آئی صبر کیا. حضرت نواب صاحب پڑھ رہے تھے کسی عالم سے، وہاں اشار صاحب دیکھ لیے تھے، وہاں اشار صاحب پڑھاتے ہوئے کچھ ذوق محسوس ہوا، ان کو کمی معلوم ہو رہی تھی، قوت میں کمی محسوس ہو رہی تھی. نواب صاحب اٹھے، سب پہلے بیٹھے تھے، اٹھ کے چلے گئے گھر، تو ان کے ذہن میں آ گیا، بڑے آدمی اشار صاحب وغیرہ کا واقعہ ہے سمجھ لو، ان کے ذہن میں بات آئی، یہ معلوم ہوتا ہے کہ یہ ہمارے کھانے کے لیے لے گیا ہے، جو محسوس کر لیا اس نے، اس وجہ سے کھانا لے لے گیا ہے. تو واقعی گئے تھے، اسی لیے کھانا لے کے آئے گئے، کہا حضرت کھانا کھا لیے، کہا میں سمجھ گیا تھا کہ تم کھانے کے لیے گئے تھے، تو مجھے انتظار ہو گیا اور انتظار کا کھانا جا رہے ہیں. سمجھ گئے، اشراف نفس کو کہتے ہیں، انتظار ان لوگوں سے کر رہا ہوں، اشراف نظ میں اس کی طرف توجہ ہماری ہو گئی، میں سمجھ گیا تھا ہے کہ تم کھانا دینے کے لیے گئے، واپس ہو گئے. شاگرد بھی ایسے تھے واپس ہو گئے. باقی بات تھی، حضور صلی اللہ علیہ وسلم نے خود اشارہ فرمایا کہ جو اشراف نفس سے مال آتا ہے لا برے اس کے اندر برکت نہیں دیا، بخاری شریف ہے. جو مال اشراف نفس سے ہو یعنی تما ہو لالچ ہو تو اسے برکت نہیں آتی. نواب صاحب لے کے چلے گئے، دسترخوان لگا ہوا لے کے چلے گئے، کچھ دیر کے بعد لے کے آئے، کہا حضرت اب تو اشراف نفس نہ رہا، آپ کھا لیجیے، اپنی مندی کی بات ہے. اشار شاگرد نواب بھی اور شاگرد بھی پھر آؤں گا، کہا اب تو اشراف نہیں ہے، کھا لیجیے. تو اللہ تعالیٰ نے جب مال دیا ہے پہچانو کہ ہم مال کے لائق نہیں تھے, اللہ نے ہم کو دے دیا. اگر یہ ذہن میں رہے گے تو انشاءاللہ مال تمہارا ضائع نہیں ہوگا. جب ہم لوگ آئے تھے یہاں الہ آباد میں, اس سے پہلے فساد ہوا تھا الہ آباد میں, تو خدا بخش کا ہی قاری عبدالعطیس ہو گئے کہ چچا یہ والد تھے خدا بخش, بہت بڑی دکان تھی, ادھر کی دکانیں سب جلا دی گئی تھی, ادھر والی جو پہلے پڑتی ہیں. اس دکان تک جب گئی یہاں تو بجھ گئی, جبکہ وہاں ڈی ایس آئی کا ڈبہ رکھا ہوا تھا, یہ بہت مشہور, میں آتے ہی ہم نے الہ آباد میں واقعہ سنا ہے, جبکہ وہاں ڈی ایس آئی کا ڈبہ رکھا ہوا تھا, لیکن وہ بجھ گئی یار. تو لوگوں نے کہا حضرت جس الفاظ سے کہا ہو, کہا کیا بات ہے کہ آگ بجھ گئی وہاں جا کر کے؟ تو کہا بھائی تم نے پوچھا تو بدلا دوں, کہ میں نے ہر ہر چیز کی زکا دی ہے, ڈی ایس آئی کی بھی زکا دی ہے, یہ میں کہہ رہا ہوں, یہ میں بچ گئی, وہی جو بچ گئی ڈی ایس آئی کی بات پہنچ کے آگ بجھ گئی, ختم ہو گئی. آج تعلیم کی بات ہے, ہم نے سنا ہے جب الہ آباد میں آئے تو سب سے پہلے شاید ان کا قاری عبدالعطیف کے چچا ہی ہماری تھے, خدا بخش نام بھی خدا بخشی اب بھی ہے. کہا ہم ہر چیز کی زکا نکالتے ہیں, ہر شروع اموال رکھوں گی زکات, اموال کو کی حفاظت کرو زکات دے کر کے, زکات کے دینے کا میں ابھی تم کے گھر کے لوگ بہت اہتمام کرو, زکات دینے کا اہتمام کرو. حضرت تھانوی فرماتے ہیں کہ جب تک کہ دو چار ہزار روپیہ رہتا ہے لوگ زکات دیتے ہیں, اور جہاں لاکھ روپیہ ہو گیا تو نہیں دیتے, مثال کے طور پر. کیوں؟ اس وجہ سے کہ چالیس روپئے میں ایک نکالا, چالیس ہزار ہو گیا تو چالیس زیادہ ہو گیا نا, تو لالچ میں آ جاتے ہیں, کہتے ہیں ایک لاکھ میں ڈھائی ہزار ٹکا نکلے گی, تو ڈھائی ہزار تو دیکھتے ہیں اور ستانوے ہزار جو بچتا اس کو نہیں دیکھتے کہ اللہ نے ستاون ہزار باقی رکھا ہے. اس بنا پر اللہ تعالیٰ کے اموال میں جو حق ہے اللہ کا غربا کا, اس کو ادا کرو, مال تمہارا بچا رہے گا, مال محفوظ رہے. اللہ تعالیٰ ہم سب لوگوں کو ان حدیثوں پر بھی عمل کی توفیق دے. میں ضرورت کی بنا پر اس کو آج پڑھا, میں دوسرا بیان کرنے والا تھا, ولکم فیہا ما تشتہی انفسکم پڑھنے والا تھا, میں نے کہا نہیں, جس چیز میں ہم مبتلا ہیں اس کو بھی بیان کیا جائے. ہمارے اموال ضائع ہو رہے ہیں, جلائے جا رہے ہیں, کیوں؟ اللہ کا مال ہے, اس کو حفاظت سے رکھنے کی ضرورت ہے. تم نہیں حفاظت کر پا رہے ہو زکات نہ دے کر کے, اس کے حقوق نہ ادا کر کے. اس بنا پر اللہ تعالیٰ خود فرما رہا ہے وَلَا نَبْلُوَنَّكُمْ, دوسرے تو متوجہ نہیں کیا بلکہ اپنے کا ہم آزمائیں گے, ہم رحمان رحیم کے باوجود آزمائیں گے ہم. وَلَا نَبْلُوَنَّكُمْ, کچھ مالوں میں اور جانوں میں اور پھلوں میں کمی کر کے, پھلوں میں کم کر دیں گے, آم جتنا آنا چاہیے نہیں آئے گا, غلہ جتنا پیدا ہونا نہیں پیدا ہونا ہے, قرآن کہہ رہا ہے. اب اس سے ہدایت ہم نے نہیں پکڑے, کس سے پکڑے مرتا؟ خالی زبان پر تلاوت سے کام نہیں چلے گا, کامیابی تو کام سے ہوگی, قرآن پر عمل, عمل بالقرآن. اللہ ہم سب کو توفیق, عمل بالقرآن, تلاوت کے رونا بھی ہونا چاہیے, خوف ہونا چاہیے, خشیت ہونا چاہیے, عمل ہونا چاہیے, اور جانو پھر اور خوشخبری سنا دیئے صبر کرنے والوں کو. یہ بھی دیکھیے فوراً خوشخبری یہ تو ہے, لیکن اس کے باوجود فرما رہے اللہ تعالیٰ کہ جو صبر کرے گا, دین پر عمل کرے گا, مالی حقوق ادا کرے گا, اخلاقی حقوق ادا کرے گا, اس کو خوشخبری سنا دیئے کس چیز کی؟ صبر کرنے والوں کو, جن کی صفت یہ ہے کہ جب پہنچے ان کو مصیبت تو وہ کہتے ہیں کہ بے شک ہم اللہ ہی کے لیے ہیں, ہم اللہ کے لیے. جب ان کو مصیبت پہنچتی ہے ان حالات میں تو وہ کہتے ہیں ہم اللہ کے لیے ہیں, اللہ کی چیز تھی لے لیا تو کیا ہوا, یہ کہہ دیتے ہیں اللہ کے لیا تھا, اللہ نے لے لیا. ابراہیم بھائی جو آتے ہیں گئے, دیکھا تھے کہ دکان پہ ڈاکہ پڑا ہوا تھا, ڈاکہ پڑا ہوا, ایک دن میں ایک لاکھ آمدنی تھی, اور مندر بھائی کچھ کہا نہیں, وہاں گئے بھی نہیں, مسجد میں جا کے سردے میں گر گئے, اے اللہ تو نے دیا تھا تو نے لے لیا, پھر ہم کو دے دے دیا اللہ نے فوراً. اسے دبئی میں خوب ہے, ان لوگوں کو اتنا یقین ہوتا ہے, تجارت کرتے ہیں دو مرتبہ ایسا ہوا, دونوں مرتبہ ان کے سامنے لوٹی گئی دکان, گئے نہیں, سب دیکھ مل گئے. اللہ کی یہ اللہ تو نے دیا تھا, اب بھی ہم سب سے اچھے ہیں. دعا کیجیے, کوئی پریشانیاں ہیں, بیماری ہے, میں درمیان میں یہ کہتا رہتا ہوں اپنے دوستوں کی دعا ہوا کے لیے, جو لوگ بیمار ہیں اللہ ان کو شفا دے. ہمارے محمود صاحب بھی بیمار رہتے ہیں, شفا دیے, میری بھی دعا کر دو, میں بھی بیمار انہوں سے زیادہ ہوں, دعا کرو اللہ تعالیٰ کچھ اور زندگی دے, کچھ کام کرنے کی توفیق. یہ بھی ٹھیک کام ہے نا, دین کا ہے نا, قرآن سنا رہا ہوں. الذین اذا اصابتهم, صابرین کون ہیں, جبکہ پہنچتی ان کو کوئی مصیبت تو کہتے ہیں انا للہ وانا الیہ راجعون. انا للہ, ہم اللہ ہی کے لیے ہیں اور اللہ ہی رجوع ہونے والے ہیں. دیکھیں کوئی اپنی معرفت ہے, ہم اللہ ہی کے لیے ہیں, اللہ کو اختیار ہے, وہیں نہ اسی کے لوٹ کے جانا ہے. جب یہ بات ہے تو پھر ناگواری کا کیا مال ہے, اللہ کے ہم, اللہ کا مال, اللہ کی جائیداد, ہم کو لے لیا, ہماری جائیداد کو لے لیا, ان کا تھا لے لیا, ان کا لے لیا. ایک واقعہ لکھا ماں ابن ماجہ میں غالباً ہے, یہ تسلیم الدین نے لکھ رہا ہے. ایک مولوی صاحب تھے, مفتی صاحب تھے, ان کی بیوی کا انتقال ہو گیا, مفتی صاحب ہے. اب اتنا ان پر اثر ہوا کہ افطار تک چھوڑ دیا. اب دیکھیے مفتی ہے, لیکن آدمی آئے اسے بہت قیمتی بات بتائے, عورتیں ہی بتائے. دروازہ بند, کہا ہوا بھائی بیوی مر گئی ہے. ارے بیوی مر گئی تھی, افطار کام کیوں بند کیا, بند کیا, افطار کام ہی چھوڑ دیا. ابن ماجہ میں ہے بھائی, میں کافی بھی لکھا ہوا ہے, دیکھ لیجیے, بند کر دیا. بہت پریشان ہوئے, بہت بڑے مفتی تھے. ایک عورت آئی, اس نے کہا مجھے مسئلہ پوچھنا ہے. ارے مولانا بند کر دیے, افطار نہیں کرتے. کہا نہیں میں جاؤں, جسے آج دعا کے لیے کہہ رہا تھا نا, اسی انداز سے مصیبت ہو گیا. وہ ہو گئی, وہ عورت کہتی اصلی مندی جو مردوں کا کام کیا اس نے. کہا نہیں میں تو مولانا سے ملوں گی ضرور, مفتی صاحب سے, اور ان سے مسئلہ ضرور پوچھوں گی. کہا جاؤ تو پہلے چلے. بہت کھٹکھٹایا, کھٹکھٹایا, مجبور کھٹکھٹایا, مجبور ہو گئے کھلنے پر. کہا مولانا میں ایک مسئلہ پوچھنے آئی ہوں. کہا پوچھو, کیا پوچھتی ہو؟ اگر کسی نے کسی کے پر امانت رکھی ہو اور وقت پورا ہو گیا ہو, مہر کا وقت تھا اور وہ مانگے تو کیا کیجیے گا؟ کہا دے دینا چاہیے اس کو. کیا کہیں, کہا دے دینا چاہیے. کہا آپ کی بیوی ایک امانت تھی کہ نہیں, وہ اتنے ہی دن کے لیے آپ کے پاس آئی تھی, آپ اس کی امانت کو اللہ نے لے لیا تو آپ کو ناواری ہوگی, اتنا سب کام بند کر دیا. بس کہا بھائی کھل گیا دروازہ, کھولو اب میں فتوا دوں گا. عورت نے کھلوا لیا دروازہ ان کا. بہرحال یہ اللہ تعالیٰ علم ہے, لل علم آفات کہتے ہیں, لکل شئن زکات و لل علم وال. ہمیں گیا تھا ابھی, لوگ کہنے لگے ارے وہ مولانا ہے, لیکن آج تک ایک بات اسے بیان نہیں کیا ہے, واضح کرتا ہی نہیں. میں نے اسے پڑھا کہ عالم کو واضح بھی کہنا چاہیے, کچھ ڈھنگ بھی سیکھنا چاہیے, قاضی سے بات کرے تاکہ لوگوں کو دین پہنچائے, اس نیت سے, تکبر کے لیے نہیں, واضح کے لیے. برابر کہتے ہیں وہ انا للہ, ہم اللہ کے لیے, معرفت کی بات, انا للہ و انا الیہ راجعون, ہم اللہ ہی کے لیے ہیں اور اللہ ہی ادھر لوٹ کے جانا ہے. پھر دنیا میں کون ہے, شروع میں وہ اللہ, آخر میں اللہ, پھر اللہ کو ناراض کر کے کہیں بچ سکتے ہو؟ نہیں بچ سکتے. انا للہ و انا حضور اقدس صلی اللہ علیہ وسلم کو خود تھوڑا سا زخم ہو گیا تھا, تھوڑا سا معمولی چھل اڑ جاتا ہے. جیسے حضور صلی اللہ علیہ وسلم بار بار فرماتے تھے انا للہ و انا الیہ راجعون, جو پڑھتے تھے, جو پڑھاتے تھے, جو سناتے تھے, اس پر عمل بھی حضور صلی اللہ علیہ وسلم فرماتے تھے, اور بار بار انا للہ و انا الیہ راجعون فرماتے. حضرت عائشہ کو کہا صبر, کیا اتنا زخم ہے, بار بار انا للہ و انا الیہ راجعون پڑھ رہے ہیں. بیوی نے کہا دیا حضور صلی اللہ علیہ وسلم نے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے, اے عائشہ دیکھیے نصیحت, اس کے عاقبت سے تم باخبر نہیں ہو, یہ چھوٹا زخم بڑا زخم بھی ہو سکتا ہے, اس لیے میں پڑھ رہا ہوں تاکہ زخم یہی ختم ہو جائے. بڑی بڑی بات انا للہ انا, اس وجہ سے اس لفظ کو لکھا ہوا ہے کہ اگر یعقوب علیہ السلام اس لفظ کو جانے ہوتے اس جملے کو, تو یوسف علیہ السلام کے گونے پر یا اسفا علی یوسف نہ کہتے, इन्ना लिल्ला में इन्ना इलाह राजू पढ़ते हैं बट देख ये किताब में आए या असफा आया यूसुफ यूसुफ भीम वही रहमा मौला है बहुम पर फरमाते हैं उला है गाने हिम सलवातुन में रबीम वही रहमा मौला है आम रहमतें हैं सलवातुन में तो क्या देखिए जल्दी लब सलवा आम रहमतें भी हैं और खास रहमत भी हैं जो लेते हैं वो जिन पर रब की तरह आम रहमते हैं ये वो लोग हैं जिन पर उनके रब की तरफ से आम रहमतें हैं और खास रहमत भी है और ये वो लोग हैं जो हिदायत पाने वाले हैं ये वो लोग हैं जो हिदायत पाने वाले हैं मालूम हुआ कि जो इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन और हम आमे मामले को अल्लाह की तरह रुजू करते हैं और रुजू होते हैं कि ये मुहतदून है ये हिदायत याबा लोग मालूम हुआ कि हिदायत के लिए जरूरी है कि अपने हर मामले को अल्लाह की तरफ रुजू करो है मालूम हुआ कि नहीं बुलाया करो उससे बड़ी रहमत यह है कि हिदायत में है ये लोग जो नेमत मिली वो तो अपनी जगह पर जो नेमत की हिफाजत हुई अपनी जगह पर लेकिन इसकी वजह से उनको हिदायत का दर्जा मिल गया हिदायत का दर्जा बहुत बड़ा है बुलाया हुमुल मुहतदून यही जो हिदायत में है बुलाया का अला हुदम रब्बिम बुलाया को हुमुल मुहतदून यही जो हिदायत पर है और जो हिदायत पर होगा वो फला पाने वाला होगा उलाका होगा और ये वो लोग हैं जो हिदायत पाने वाले हैं मालूम हुआ है कि इन मुसीबतों पर सब्र करना अल्लाह की तरफ रुजू करना ये हमारे लवाजिम में से है और एक बात ये भी है कि नेमतों का शुक्र भी अदा करो साबिर और शाकिर उसी सूरत में आदमी हो सकता है जबकि माल को जायज तरीके से ले और जायज तरीकों में खर्च करें ये साबिर और शाकिर देखिए किताबों में क्या जदुल्फालीन वगैरह में लिखा है साबिर और शाकिर वो शख्स है जो माल को जायज तरीके से हासिल करे और जायज तरीके में खर्च करे आज खर्च हो रहा है मुझसे जायज न लेने में जायज होने का ख्याल मगर लेने में तो कुछ हो सकता है खर्च करने में कोई कुछ नहीं कहता हमारा माल है जो चाहे हम करें ये कहता है नाच गाना ये इस वक्त लॉकडाउन हो गया जिसकी वजह से हम लोग आसानी से दारुलूम से यहाँ आ जाते हैं अपने वक्त से आना मुश्किल होता है यहाँ से वहां तक वो गाना वो बजाना वो रंग वो रंगीनियां वो चीजें वो औरतें वो मर्द आना यहाँ से मुश्किल होता है कोई रियायत हम लोग ही नहीं करता मुसलमान उनकी औरतें भी नाचती हैं कम है लेकिन नाचती हैं वो भी कोई फर्क नहीं है हिंदुओं की बारातों में ये माल को जाया कर रहे हो जला रहे हो ये जला रहे हो माल अल्लाह ने दिया है तुमको उड़ाने के लिए नहीं अल्लाह ताला के का फल है माल असल में फजल फजल की तरफ माल का है ये अल्लाह का माल फल है जब तुम फजल के साथ जलाने के करोगे तो अल्लाह भी तुमको जलाएगा जल रहे तुम्हारे माल जल रहा है तुम जल रहे हो कोई हम सब उसे गुनहगार हैं माल की कदर और कीमत होनी चाहिए आज दुनिया क्या क्या अखराजात है ना हो गई जैसे जाइए मालदार लोग क्या क्या है लंदन वगैरह में बिल्ली पर ज्यादा खर्च है मनुष्य आदमी हो गए उसकी शादी बिल्ली की होती है अपनी लड़कियों को इतनी धूमधाम से होती है बिल्ली बिल्ली कुत्ते हैं तो बिल्ली के करेंगे जब कुत्ते नबी सल्लल्लाहु अलैहि वसल्लम की आप तरबियत देखिए उनकी शादी ब्याह देखिए आलिम लिखता है कि तुमको कौन सी कमी आई नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तहजीब व तमद्दुन में कि दूसरों की तहजीब तुमने इख्तियार कर लिया इस जगह पर हम आशमा के लिए भी लाजिम और जरूरी है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की आयात का तर्जमा कर रहा हूँ उसे अलग नहीं हुआ हमारा बोला यही जो हिदायत याब है और कुछ भूख और खास रहमत भी है और ये वो लोग हैं जो हिदायत पाने वाले हैं मालूम है कि हिदायत के पाने वाले वो लोग हैं जो कि अल्लाह की तरफ रुजू होते हैं ज़कात देते हैं बर्दाश्त करते हैं इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन कहते हैं उनको अल्लाह ताला की तरफ से रहमत आती है ये बलाएं तो आई बलाओं की वजह से रहमतें कितनी उनको मिली इधर आप इधर ख्याल बहुत अभी अल्लाह हम सबको तोफी दे फरमाते हैं मैया जूस बड़ी बहुत सुंदर फरमाते हैं मोमिन बड़े सबसे काम लेते हैं मोमिन बंदे सब्र से काम लेते हैं बता रहे हैं मोमिन बंदे सब्र से काम लेते हैं जिस तरह की भी कोई मुसीबत दरपेश हो उसे अल्लाह की तरफ से समझते मोमिन की ये शान है लिख रहे सामने लिख रहा है मोमिन बंदे सब्र से काम लेते हैं जिस तरह की भी कोई मुसीबत दरपेश हो उसे अल्लाह की तरफ से समझते हैं मुसीबत भी अल्लाह की तरफ से फला फला की तरफ से नहीं है अल्लाह की तरफ से अरे मुसाहिरुहुल्ला भाव करने वाला अल्लाह है वो भाव करता है अब भाव में भी अब क्या हुआ अल्लाह करता है क्यों हमारी गुनाहों को ऐसे हमारे गुनाहों को ऐसे ऐसी मुसीबतों में गिरफ्तार करता है कि रुजू करे अल्लाह की तरफ और अल्लाह के कदा और कदा पर राजी रहते हैं मोमिन अल्लाह के कदा और कदा पर अल्लाह हम सब लोगों का हाल बनाए मुझसे ये नहीं कि मैं कह रहा हूँ मैं खुद शर्मा भी रहा हूँ कहते हुए अल्लाह हमारा भी हाल ऐसी बना दे जो बयान कर रहा हूँ और सवाब की उम्मीद रखते हैं जो मुसीबतें दरपेश होती हैं वो गुनाहों की सजा के तौर पर भी पेश आती है लिख रहा है जो मुसीबतें भी पेश आती हैं वो गुनाहों की सजा के तौर पर भी पेश आती हैं और कफारे सयाद के लिए भी होती हैं बहुत सी गुनाहों को माफी हो जाती है उसकी वजह से और इम्तिहान के लिए भी होती हैं रफे दर्जात के लिए भी होती हैं नेक लोगों को जो मुसीबतें आती हैं वो रफे दर्जात के लिए है उनका दर्जा बढ़ता चाहे बात दर्जे ऐसे होते हैं बुलंद कि अपने रियाजत तो मुजाहदे से नहीं पहुंच सकता अल्लाह उसको बीमार डाल देता है ऐसी मुसीबतें भी डालता है जिसके बाद उस मकाम पर तो पहुंच जाते हैं शायद इसीलिए कुरान मजीद से अहादी शरीफ से लिख रहे हैं देखे कुरान शरीफ मजीद से अहादी शरीफा से ये बातें वादे तौर पर मालूम होती हैं जो बयान कर रहा हूँ बहुत उमदा बातें हैं कहते हैं मैं यामल सुवन यूज़बी अल्लाह जो शख्स बुरा अमल करेगा तो जजा दिया जाएगा जो शख्स भी कोई बुराई करेगा उसका बदला दिया जाएगा कौन कुरान कह रहा है अल्लाह हदीस की किताबों में ये बात नकल की गई है हज़रत अबू का सिद्दीक ने आज क्या या रसूलल्लाह इस आयत के नाजिल होने के बाद क्या अब कोई कामयाबी की सूरत है जो बुराई आएगी उसे जजा दिया जाएगा तो जजा जजा जजा इस सदा कितनी देर तक चलेगा तबाही हो जाएगा आदमी हुजूर ने फरमाया जो बदी का बदला मिलना जरूरी है आपने फरमाया ए अबू बकर अल्लाह तुम्हारी मफ़रत फरमाए क्या तुम मरीज नहीं होते तो बुराई का बदला हो जाता है बदी का बदला मिलना जरूरी है आपने फरमाया अबू बकर तुम्हारी मफ़रत फरमाए क्या तुम मरीज नहीं होते या तुम्हें तकलीफ नहीं पहुंचती क्या तुम रंजीदा नहीं होती क्या तुमको कोई मुसीबत दरपेश नहीं होती है अर्ज क्या हाँ या चीजें पेश आती हैं आपने फरमाया इन चीजों के जरिए गुनाहों का बदला हो जाता है बीमार पड़ गए परेशानी आ गई अल्लाह ताला उन गुनाहों को माफ फरमा देता है एक हदीस में है आपने फरमाया ए अबू बकर तुम और तुम्हारे असहाब मोमिनीन दुनिया में गुनाहों का बदला पा लेंगे यहाँ तक कि अल्लाह से इस हाल में मुलाकात करेंगे तो कोई गुनाह उन पर बाकी न रहेगा अगर गुनाह होता है तो हमारे सारे हमें करते रहो वो हमारे सारे गुनाहों को मिटा देंगे लेकिन दूसरे लोग यानी काफिर उनके सब गुनाह जमा किए जाएंगे समझ रहे हैं पहुंचा दो यहां तक कि उन सबकी सजा उनको कयामत में मिलेगी असामत को मुंह मुसीबतें माँ कस्मत कसीर जो कोई मुसीबत तुमको पहुंचे सो वो बदला है उसका जो कमाया है तुम्हारे हाथों में अल्लाह माफ फरमा देता है बहुत से गुनाहों को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया जिस किसी बंदे को कोई थोड़ी या ज्यादा तकलीफ पहुंची है वो गुनाह की वजह से होती है अल्लाह माफ फरमा थे बुजुर्ग थे उनकी आग उनकी गाय जो नाफरमानी करती थी दूध दुहने होने में कहते थे मैंने अपने रब की नाफरमानी की इस वजह से ये गाय मेरी नाफरमानी कर रही है मैंने अपने रब की नाफरमानी की कि ये गाय मेरे साथ नाफरमानी कर रही है उसी का बदला मुझको मिलता है जो अल्लाह ताला माफ फरमाते वो बहुत ज्यादा जो अल्लाह माफ फरमाते बहुत ज्यादा है پھر آپ نے آیت پڑھی وما اصابکم من مصیبت فبما کسبت ایدیکم ویعفو عن کثیر. حضرت بوڑھے سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا مسلمان کو جو کوئی تکلیف مل فکر رنج اذیت غم پہنچ جائے یہاں تک ایک کانٹا بھی ایک بن جائے تو اللہ سبحانہ وتعالیٰ اس کے ذریعے سے اس کو کفارہ بنا دیں گے. تو کانٹا چوب گیا کوئی پریشانی ہو گئی تو اس گناہ کا کفارہ بنا دیتے ہیں. صحیح بخاری کی حدیث ہے. ام السائب ایک صحابیہ ہے حضرت صلی اللہ علیہ وسلم ان کے پاس تشریف لے گئے وہ کپ کپا رہی تھی کانپ رہی تھی. آپ نے فرمایا کیا بات ہے کیوں کپ کپا رہی ہو؟ انہوں نے کہا اس کا برا ہو بخار چڑھ گیا برا ہو بخار کی چڑھ گیا ہمارے اوپر. آپ نے فرمایا بخار کو برا نہ کہو کیونکہ وہ بنی آدم کی خطاؤں کو اس طرح ختم کر دیتا ہے جیسے بھٹی لوہے کے مل کچرے کو ختم کر دیتی ہے بخار کی ہے. ایک بزرگ تھے ابھی دیکھا میں نے بخار آتا تو خوش ہوتے تھے ماشاء اللہ پورا بدن سے متاثر ہوگا تو پورے گناہ بدن کے جھڑ جائیں گے. ابھی بھی دیکھا میں نے کہیں مہاراج. حضرت ابو سعید خدی نے بیان فرمایا ایک مرتبہ عورتیں جمع ہوئیں حضرت صلی اللہ علیہ وسلم نے ان کے سامنے وعظ و نصیحت کی باتیں فرمائیں. بعد میں دیکھا عورتوں کو بھی وعظ نصیحت مستقل فرماتے تھے ان کو چھوڑتے نہیں تھے کیونکہ ان کی اصلاح بھی ضروری ہے. حضرت ابو سعید خدی کتنے بڑے صحابی ہیں نے بیان فرمایا ایک مرتبہ عورتیں جمع ہوئیں حضرت صلی اللہ علیہ وسلم نے ان کے سامنے وعظ و نصیحت کی باتیں فرمائی اور یہ بھی فرمایا کہ جس کے تین بچے فوت ہو گئے وہ اس کے لیے دوزخ سے بچانے کے لیے آڑ بن جائیں گے. ایک عورت نے کہا اگر کسی کے دو بچے فوت ہوئے ہوں تو آپ نے فرمایا اگر کسی کے دو بچے فوت ہوئے ہوں تو اس کا بھی یہی حکم ہے. مومن بندوں کے لیے تکالیف اور مصائب کو کوئی گھبرانے پریشان چیزیں نہیں ہیں. اخیر میں لکھے ہیں مادر بہت اچھا لکھا مومن بندوں کے لیے تکالیف اور مصائب کوئی گھبرانے اور پریشان ہونے کی چیزیں نہیں ہیں. جو آ رہا ہے قبول کرو دعا کرو صبر کرو آنے والی کس سے ٹالی جائیں گی. مومن بندوں کے لیے تکالیف اور مصائب کوئی گھبرانے اور پریشان ہونے کی چیزیں نہیں ہیں. یہ تو اس کے لیے خیر ہی خیر ہے. لڑکا مر گیا شوہر مر گیا بیوی مر گئی بچے مر گئے ہے اس وقت صبر کرو. بس یہ سمجھو ماں بڑے صاحب نے خود ہم لوگوں سے کہا کہ جب کوئی مصیبت آئے تو سب سے پہلے اللہ کی طرف توجہ ہونی چاہیے پھر اس بعد ڈاکٹر حکیم یا جو چیزیں یہ مولانا کی تعلیم یہ اسی مطابق ہو گئی نہیں. اس وقت سمجھو کہ اللہ کی طرف سے آئی ہے چیز. پانی دنیا میں تھوڑی بہت تکلیفیں پہنچ گئی اور آخرت کے مواخذہ سے بچ گیا اور وہاں کی نعمتوں سے مالا مال ہو گیا تو اس کے حق میں سراسر بہتر ہی بہتر ہے اور نفع کا سودا ہے. بس صبر کرے ثواب کی امید رکھے اللہ کے قضا و قدر پر راضی رہے کتنی عمدہ بات کر رہے ہیں تو اس کے حق میں سراسر بہتر ہی بہتر ہے اور نفع کا سودا ہے. بس صبر کرے ثواب کی امید رکھے اللہ کے قضا و قدر پر راضی رہے اس کا نفع کا سودا ہے. بس صبر کرے صبح آپ کی امید رکھے مانے یہ نہیں کہ مصیبت اور تکلیف دور ہونے کی دعا نہ کرے کیونکہ دعا بھی سنت ہے اور ہمیشہ اللہ تعالیٰ سے عافیت کا سوال کرے مصیبت تکلیف و مرض کا سوال بھی نہ کرے آ جائے تو صبر کرے چاہیے دعا عافیت. ہمارے حضرت حضور کو حضور اقدس صلی اللہ علیہ وسلم خود عافیت کی دعا بہت پسند تھی. ہمارے حضرت ہم کو بھی بتلایا اللہ امین نے آپ سر کر افواہ بل عافیت تھی دین و دنیا بنا کر مجھے بتلایا اور میں یہ بھی دعا اللہ میں نے اثر کر عافیہ و دوام العافیہ و شکر العافیہ. بہرحال اللہ تعالی ہم سب لوگوں کو ان تعلیمات پر بھی عمل کی توفیق رحمت اللہ. اپنے دل کو ہم اللہ کے جو سانچہ ہے محبین کا محبوبین کا اس سانچے میں ڈالیں. مجھے بھی اللہ توفیق ہے ہمارے سب لوگوں کو توفیق سارے مسلمانوں کو یہ کام کرنے کی ضرورت ہے. خالی بات کریں گے کیا کریں مولانا کیا کریں یہ آدمی پوچھتے کیا کرو گے دین پر عمل کرو میں کہہ دیتا مولوی کر میں نے کہا مولوی ہوگی آپ پوچھ رہے کیا کریں. اللہ تعالیٰ ہم سب کو اس کی توفیق دیتا تبھی زیادہ دیتے نہیں ہوں یہ نہیں ہے. اللہ تعالیٰ ہم سب لوگوں کو یہ خاص وجہ سے میں نے اس کو بیان کیا ہے کیونکہ تھوڑا تھا صبح جہاں سے رنجیدگی ہوئی تھی رنج ہوا تھا اللہ تعالیٰ جن ملاپ کیا ان کے بہنوئی کے وہ کہ بن ہوئی تھی ان کا انتقال بعد ہی معلوم ہوا اور ان کے پہلے بنے اور اپنے لوگ مالی کہتے ہیں لوگ میں سب یاد آ گئے مجھ کو ابراہیم میں نے کہا کہ اسی پر بیان کروں گا تاکہ ان لوگوں کے لیے دعا بھی خوب دل سے کر دی جائے درود شریف پڑھیے دعا کیجیے جو لوگ وفات پا گئے ہیں اس بیماری میں یا جیسے بھی وفات پائے اللہ تعالیٰ ان کی مغفرت فرمائے جنت نصیب فرمائے ان کے پسماندگان کو صبر سکون عطا فرمائے اول وہلے میں صبر سکون مشکل ہوتا ہے لیکن جو مومن ہوگا ان باتوں کو سنے گا حدیث قرآن سامنے ہو انشاءاللہ صبر بھی آسان اللہ تعالیٰ فرما دے گا اللہ تعالیٰ ہم سب لوگوں کے ان بیماریوں سے جو بلا ہو کر کے آئی ہمارے اوپر وبا ہے وبائی بیماری اللہ تعالیٰ ان تمام بیماریوں سے حفاظت فرمائے جنون سے اور جزام سے اور سید خان سے بلس سے شوگر سے کینسر سے یہ تمام بیماریاں ایسی ہیں جو جان لیوا ہیں اور تکلیف دہ ہیں اللہ تعالیٰ ان سب بیماریوں سے ہم سب کی حفاظت فرمائے ساری امت محمدیہ کو فرمائے مگر سارے عالم کو ان بیماریوں سے حفاظت فرمائے نبی اکرم صلی اللہ علیہ وسلم یہ سب امت ہیں چاہے امت دعوت ہوں یا امت ہیں سب امت ہے نبی صلی اللہ علیہ وسلم کی امت استجابت امت دعوت سب ہی اللہ اس بنا پر سب پر اللہ تعالیٰ رحم و کرم کا معاملہ فرمائے حضور صلی اللہ علیہ وسلم رحمت للعالمین ہیں تو سبھی کے لیے دعا کرنا چاہیے اللہ تعالیٰ اس ملک میں بھی جو پریشانیاں ہیں جو خاص طور سے مسلمانوں کو جو پریشانیاں ہیں اللہ تعالیٰ ان پریشانیوں سے نجات کو دیا تھا ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین برحمت سید نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم.